तिमीले छोडी गए सुपिया विश्वास घात भए छाती पोल्छ तिम्रो मन दुखे जानै देउला मायाले नापुगे पागल पानी मर्छु होला तिमीले छोडी गए सुप्रिया विश्वासघात भए मेरो मायामा विश्वासघात भए सुपिया विश्वासघात भए राखौ जन्म तिम्रै बन्ने आस जबसम्म फेर्ने छु मुठी सास पागल पनि मर्छु होला तिमीले छोडी गए सुप्रिया विश्वासघात भए मेरो मायामा विश्वासघात भए